سن کر بھی رونگٹے کھڑے ہو جاتے ہیں कि ये चंद हफ्ते पहले जो बर्मा के हालात पैदा हुए थे, और आपको अल्लाह का फजल है कि मुजाहिदीन ने दो चार कार्रवाइयां करके उनको थोड़ा ठंडा किया है, यानी उनको भी समझ आ गया कि हमारे मुकाबले में खड़े होने वाले लोग मौजूद हैं। लेकिन बहरहाल जो उन्होंने दरिंदगी की इंतहा की है, आप तसव्वुर कर सकते हैं कि ये लोहे की चादरें जो लोग छतों पर डालते हैं, यानी अगर आप मीडिया पे जाके देखें, यूट्यूब के अंदर भी पड़ी हुई है इसकी तस्वीरें भी और इसकी वीडियोस भी, ये चादरें खंदकों के ऊपर डाली हुई हैं, खंदकों में आग जल रही है और तवे की तरह वो चादरें ऊपर पड़ी है और उन चादरों पर आठ आठ दस दस यानी मासूम मुसलमानों के बच्चे जो शायद दो दो चार चार पांच पांच महीनों के, उनको डाला गया और वो इस तरह भुने, इस तरह भाइयों इस तरह भुन गए जिस तरीके से आप हांजी कुर्बानी का गोश्त भूनने के लिए सीखों पे चढ़ा के आग पे चढ़ाते हैं, वो किस तरीके से हड्डियों से गोश्त एक साइड पे इकट्ठा हो जाता है, वो मासूम बच्चे उनकी किस तरीके से लाशें चढ़ा पड़ते हैं। फिर ये कोई सिलसिला थमा नहीं है, रुका नहीं है, कोई आज का नहीं है, यानी ये सदियों से मुसलमान पिसते चले आ रहे हैं, पिसते चले आ रहे हैं, हत्ता कि हमारे सामने है, यानी कश्मीर के अंदर क्या कुछ नहीं हुआ, फलस्तीन के अंदर क्या कुछ नहीं हुआ, अराकान बर्मा के अंदर क्या कुछ नहीं हुआ, ताजिकिस्तान तुर्किस्तान और चीनिया में क्या कुछ नहीं हुआ, सब कुछ हमारे सामने है। जब ऐसे हालात कोई मुसलमान बंदा देखता है तो उसका दिल तो ये चाहता है कि बस अभी खड़ा हो जाऊं, उठ जाऊं, जिहाद के मैदान में उतर के गन हाथ में पकड़ के इन बदबख्तों में से किसी एक को भी जिंदा न छोड़ू। लेकिन क्या करूं, मुझे तो गन चलाना नहीं आती, मुझे तो हमला करना नहीं आता, मुझे तो अपना दिफा करना नहीं आता, लो नालम बिदालन, अगर हमें भी लड़ना आता होता हम भी तुम्हारे साथ जरूर जाते, जिहादी कार्रवाइयां करते, हम भी मार के लड़ते, मुसलमानों की इज्जत और जानों की यानी हिफाजत करते, हम अल्लाह के दुश्मनों पर हम बहादुर होते। यकीनन ये दिलों के अंदर जज्बात तो पैदा होते हैं लेकिन आगे कुछ कर नहीं पा सकते। आइए जरा कुरान से पूछते हैं, ऐसा किरदार इसका हुआ करता है कि वक्ती तौर पर हालात को देख के जज्बात तो बड़े उभरे कि काश मुझे अगर लड़ना आता होता तो मैं ये कर देता और वो कर देता, कि किसका किरदार था। अगर कुरान मजीद का मुकाबला कीजिए तो कुरान मजीद आपको बताएगा कि ये किरदार अब्दुल्ला बिन उबई एंड कंपनी यानी मुनाफिकीन का था, कि अगर हमें जिहाद का तरीका आता होता, लड़ने के तरीके और उसूल आते होते, हमला करने का तरीका आता, अपना दिफा करने का तरीका आता, ना खरजना मातुम, हम भी जरूर तुम्हारे साथ निकलते, मैदानों का रुख करते, अल्लाह के दुश्मनों के मुकाबले में खड़े होते, हम भी तीरों तलवार चलाते, हम भी अपने बाजू की कुव्वत को आजमाते, लेकिन हमें सिर्फ लड़ना नहीं आता, हमला करना नहीं आता, दिफा करना नहीं आता, तीर के निशाना लगाना नहीं आता, तलवार का बार करना नहीं आता, उसके सामने ढाल करके अपने आप को बचाने का तरीका नहीं आता, अगर हमें लड़ना आता होता तो जरूर तुम्हारे साथ। अल्लाह सुब्हानहू व तआला ने उन्हें क्या जवाब दिया, फरमाया अल्लाह के नबी ने दो टोक कह दो, इन अरादुल खुरूज लअद्दूनहु उद्दा, अगर इन कमबख्तों का जिहाद करने का इरादा होता, मैदानों में निकलने का इरादा होता, अल्लाह के दुश्मनों के मुकाबले में खड़ा होने का इरादा होता, तो ये पहले उसकी तैयारी को करके रखते, उसके लिए ट्रेनिंग करके रखते, उसके लिए तीरंदाजी सीख रखते, उसके लिए अपने हाजी तलवार चलाने का वार हाजी सीख लेते, दिफा का तरीका सीख लेते, हमले का तरीका सीख लेते। इन्होंने नहीं सीखा, इसका मकसद क्या कि इनके दिलों में खोट है, इनकी जो ज़बानें कह रही हैं वो इनके दिल मानने को तैयार नहीं, इनके दिल तो क्या कहते हैं, हाँ जी मुसलमान निकल जाए, मारे जाए, खत्म हो जाए, हम बच जाए, हाँ जी इसीलिए ये काफिरों के साथ साज़बाज़ करने को तैयार है, मुसलमानों के साथ मैदानों में खड़े होने के लिए तैयार नहीं है। ये अल्लाह सुब्हानहू व तआला किरदार मुनाफिकीन का बयान करता है, और अल्लाह मोमिनों को क्या हुक्म देता है कि जो हकीकी मुसलमान है, जो अपने दिल में पुख्ता ईमान रखने वाला है, उसे अल्लाह सुब्हानहू व तआला क्या तरबियत देते हैं। अल्लाह सूरह तौबा के अंदर फरमाते मुसलमानों, ये मत समझो काफिर बहुत आगे निकल गए, बड़ी तैयारी कर गए, बड़ी कुवतों के मालिक हो गए, बड़ी सलाहियतें जमा कर ली उन्होंने, बड़े वसाइल उनके गिर्द जमा हो गए। भला अगर सबर कल्लदीन कफरु, काफिर भी ये मत समझे कि वो बड़े आगे निकल गए, एटमी कुवत वो बन गए, दूर मार मिसाइल उनके पास है, हाँ जी कारपेंट बमबारी करने वाले, हाँ जी बमबार तैयारे उनके पास, गनशिप हेलीकॉप्टर उनके पास, हाँ जी सारी कुवतें ताकतें उनके पास मौजूद है। लेकिन ये बात सुन लो, इन्नहुम ला युजिज़ून, मेरा रब कहता है वो हमें आजिज नहीं कर सकते, हमें शिकस्त नहीं दे सकते, जितनी मर्जी कुवतें ताकतें जमा कर लें, ये काफिरों का शिकस्त उनका मुकद्दर बनती है। अल्लाह सुब्हानहू व तआला एक और जगह पर सूरत अन्निसा के अंदर क्या फरमाते हैं, अल्लाह पर अल्लाह सुब्हानहू व तआला ने फरमाया, फरमाया अल्लज़ीन आमनु युकातिलून फी सबीलिल्लाह والذين كفروا يقاتلون في سبيل الطاغوت فقاتلوا اولياء الشيطان ان كيد الشيطان كان ضعيفا। मेरा रब कहता है मोमिन अल्लाह के लिए लड़ता है, अल्लाह के दीन के लिए लड़ता है, हक की बुलंदी के लिए लड़ता है, तौहीद की अजमत के लिए लड़ता है, सुन्नत की पासदारी के लिए लड़ता है। इसके मुकाबले में काफिर पाता है, वो अपने कुफर के लिए, वो अपने बातिल के लिए, यानी वो अपने बातिल के लिए लड़ने को आया, ये अपने हक के लिए लड़ने को आया। लड़ने के लिए दोनों आए हैं, मरने मारने के लिए दोनों आए हैं, दोनों तरफ से असलहा चलता है, दोनों तरफ से बारूद चलता है, दोनों तरफ से गोलियां मिसाइल चलते हैं, लेकिन इसमें और उसमें जमीन आसमान का फर्क है। ये अल्लाह के लिए लड़ता है, वो बातिल कुफर के लिए लड़ता है, ये हक के लिए लड़ता है। अल्लाह अकबर, इन दोनों में ये फर्क है। और आगे अल्लाह क्या देते हैं, फकातिलू औलिया अश्शैतान, फकातिलू जमा का सीगा है, इसमें अल्लाह ने किसी के एक गिरोह को, किसी के एक जमात को, किसी के एक फिरके को नहीं गिना। जो मुसलमान अपने आप को कहता है, जो अपने आप को मोमिन समझता है, अल्लाह उसे हुक्म दे रहा है, फकातिलू, ऐ मुसलमानों तुम सारे इकट्ठे होके लड़ो, काफिरों के मुकाबले में खड़े हो जाओ, फकातिलू औलिया अश्शैतान, ये शैतान के चेले बनकर जो दुनिया को बर्बाद करना चाहते हैं, दुनिया के अमन को हानि तबाह करना चाहते हैं, इस्लाम को नीचा दिखाना चाहते हैं, अल्लाह की तौहीद को मिटाना चाहते हैं, नबी की रिसालत और सुन्नत का खात्मा चाहते हैं, तुम सब मिलकर इनके मुकाबले में खड़े हो जाओ, फकातिलू औलिया अश्शैतान, तुम सब शैतान के इन चेलों और शैतान के दोस्तों से लड़ो। अल्लाह हमारे पास क्या है, किस चीज से लड़े, उनके बम्बार तैयारों के मुकाबले में अल्लाह हमारे पास क्या है, ना दुनिया के अंदर किसी इलाके में हमारी हुकूमत, ना हमारी फौज, ना हमारे पास असलहा के डिपो, ना हमारे पास बम्बार तैयारे, ना गनशिप हेलीकॉप्टर, ना दूर मार मिसाइल, ना एटमी कुव्वत, हम अल्लाह का मुकाबला कैसे कर पाए। अल्लाह फरमाते हैं इन कैद शैतान कान ज़ईफा, मेरा रब कहता है घबराओ नहीं, शैतान की सारी चालें, शैतानी जेलों की सारी चालें तुम्हारे मुकाबले में ज़ईफ है, कमजोर। ये तो भाइयों ईमान की बात है ना, कि मेरा और आपका ईमान इस बात को तस्लीम करे या ना करे, ये तो अलग बात है। जिनके ईमान पुख्ता होते हैं अल्लाह की कसम और तस्लीम करते हैं। अल्लाह अकबर, अल्लाह सुब्हानहू व तआला इस मंजर पेश करते हैं सूरत अहज़ाब के अंदर, जबकि अहज़ाब का वाक्य अल्लाह बयान करते हैं। अल्लाह फरमाते हैं जब वो तुम्हारे नीचे से भी आ गए, ऊपर से भी आ गए, दाएं से बाएं से चारों तरफ से मदीने का घेराव हो गया, तुम अपने घरों से बाहर निकल के किसी जगह को अमन और सुकून वाली नहीं पा रहे थे, अपने घरों में भी महफूज नहीं थे। इस दावतिल अबसार वबदगतिल कुलूबुल खनाजरा, अल्लाह फरमाते हैं तुम्हारी आंखें फटी की फटी रह गई खौफ और डर से, और तुम्हारे दिल पले को आ रहे थे घबराहट और परेशानी से। अल्लाह फरमाते उस मंजर को याद करो, वतजुन्नून बिललाहि जुनूना, तुम अल्लाह के बारे में मुख्तलिफ गुमान करने लगे थे। मोमिनों का गुमान क्या था, हाज़ा मा वादा अल्लाह व रसूलुहु व सदक अल्लाह व रसूलुहु, ये है वो वादा जो अल्लाह और उसके रसूल ने किया था, काफिर इकट्ठे होकर तुम पे हमला आवर होंगे और फिर शख्स खुदा होकर वापस जाएंगे, व सदक अल्लाह व रसूलुहु, मोमिन कह रहे थे अल्लाह के रसूल का ये वादा सच्चा वादा है, ये हमला और भी हुई है, शकस पुर्दा होके आगे गए। वरना भाइयों ऐसी कैफियत में जब चारों तरफ से दुश्मन घेराव कर चुका हो और अपनी अंदर की हालत यह हो कि पेटों पे पत्थर बांधे हुए खंडक खोदने पे मजबूर बैठे हो, बीवी बच्चे और बुजुर्गों को एक जो है वो किले के अंदर बंद कर दिया गया हो, ऐसी हालत और कैफियत में कौन ये सोच सकता है कि हमें भी कामयाबी मिलेगी जो उनको जाके तसल्लियां देगा, जो उनको जाके हाँ जी उनके जज्बात को भरेगा, लोग उसे पागल कहेंगे जैसे मुनाफिकीन का किरदार था उस वक्त। वो कहते थे हाँ जी मा वादन अल्लाह व रसूलहु बिल्ला गुरूरा, अल्लाह उसके रसूल को धोखा देना चाहते हैं, हमें मरवाना चाहते हैं, इतनी बड़ी तादाद मदीना पर हमला आवर हो गई है, चारों तरफ से घेराव हो चुका है और फिर इन मक्के वाले 3000 मुशरिकीन के पीछे पूरी दुनिया की ताकतें कुव्वतें खड़ी है। रूम ने उस वक्त हाँ जी इनकी हिमायत का ऐलान कर दिया था, ईरान ने बाकायदा फौजें रवाना कर दी थी, यमन इनकी पुश्त पर था, ये उस वक्त की 3 सुपर पावरें थी, रूम ईरान यमन 3 सुपर पावरें उस वक्त थी और 3000 मुशरिकीन ने मक्का मदीना का घेराव कर चुके थे, पूरी दुनिया की कुव्वत उनके पीछे पुश्त के लिए पुश्त पे खड़ी थी। ऐसे हालात में यकीनन घबराहट परेशानी हो जाती है, लेकिन जब ईमान पुख्ता हो तो क्या कहते हैं मोमिन, हाजा मा वादा अल्लाह व रसूलहु वसदक अल्लाह व रसूलहु, ये अल्लाह रसूल ने वादा किया था ऐसे होगा और अल्लाह रसूल का वादा सच्चा है होगा और शक्ल पुख्ता हो के दुश्मन आ गए। ये तो ईमान की बात है ना कि अल्लाह सुभानहू व तआला फरमाते हैं इन्ना कैद शैतान कान ज़ईफा, तुम सारे शैतान के चेलों के खिलाफ लड़ो, क्यों, इसलिए कि शैतान की जितनी कुव्वतें ताकतें मंसूबे साजिशें वो सब नाकाम बेकार शिकस्त खुर्दा है, ये मेरे रब का ऐलान है। इस रब के फरमान पर किसी को यकीन आए तो उसके ईमान की निशानी, और अगर कोई शकूक व शुबहात का शिकार हो जाए फिर अपने ईमान की खैर मान। मोमिन यकीन करने वाला होता है, मुनाफिक मुनाफिक शक करने वाला होता है, मोमिन तो यकीन करता है, कहता अल्लाह फरमाते हैं इन्ना कैद शैतान कान ज़ईफा, शैतान कल भी कमजोर था, शैतानी कुव्वतें आज भी कमजोर। बदर में 313 के मुकाबले में 1000 कमजोर था, ओहद में 700 के मुकाबले में 1400 कमजोर था, अल्लाहु अकबर अहजाब में 3000 के मुकाबले में हाँ जी 700 अफराद यकीनन कमजोर थे, लेकिन अल्लाह सुब्हानहु व तआला ने हर मौके पर कमजोरों को फतह दी, ताकतवरों को शिकस्त दी। कोई बंदा तसव्वुर कर सकता है, अल्लाह अकबर, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने यरमूक पर कितने मुजाहिदीन को लेकर पहुंचे थे, अल्लाह के नबी 3000 मुजाहिदीन और मुकाबले में 1,00,000 रूमी फौजी, है कोई मुकाबला? उठाओ तारीख और सीरत की किताबों को, तुम्हें मिलेगा कि 3000 शख्स खुर्दा हुए थे कि 1,00,000 दम दबा के भागा थे। इन कैद शैतान कान ज़ईफा, शैतानी कुव्वतों को रब ने कमजोर किया, कल भी कमजोर थी आज भी कमजोर है। अल्लाह अकबर, लोग कहते थे ना अमरीका अमरीका, पहले कहते थे रूस सफेद रीछ है, जहां पर पंजा गाड़ता है जब तक रूह खींच न ले उस वक्त तक पंजा नहीं उखेड़ता। अल्लाह ने ऐसा उखेड़ के फेंका, अपने आप को बरकरार नहीं रख सका, कितने हिस्सों में बट गया। अमेरिका अमेरिका के बारे में बदमाशी फैली थी दुनिया के अंदर, अमेरिका अमेरिका ये है अमेरिका वो है, हाँ जी अमेरिका के पास ये है अमेरिका के पास वो है, कहां गए अमेरिका के पास सब कुछ जो था, कहां गया आज कि वो खुद अपनी शिकस्त तस्लीम करने को तैयार। और फिर अमेरिका अकेला नहीं था, पहले तो ये था ना रूस के मुकाबले में लोगों ने बातें की थी, रूस रूस के मुकाबले में मुजाहिदीन का कोई किरदार नहीं, अमेरिका का असलहा आ रहा था, पाकिस्तान की फौज और एजेंसियां मंसूबा बंदी कर रही थी, पूरी दुनिया अमरीकी बुलाक के अंदर जकड़ी हुई थी और अफगानिस्तान की हिमायत में थी, हाँ जी रूस के मुकाबले में थी, इसलिए मुजाहिदीन पूरी दुनिया से आ रहे थे, पाकिस्तान की फौज एजेंसी उसकी सलाहियतें इस्तेमाल हो रही थी। अल्लाह अकबर, हकीकत बात यह है उस वक्त भी अल्लाह ने जिहाद की वजह से रूस को शिकस्त दी थी, لیکن جب وہ آؤ اللہ نے دوسرا منظر بھی پیش کر دیا. اس وقت وہ امریکہ کا اسلحہ آ رہا تھا, پاکستان کی فوجیں لڑ رہی تھیں, پاکستان کی ایجنسیاں منصوبہ بندی کر رہی تھیں. اب کس کا اسلحہ آیا؟ امریکہ کو شکست دینے کے لیے کس کا اسلحہ استعمال ہوا؟ کس کی فوجیں کام میں آئیں؟ دنیا کا کون سا ملک مجاہدین کی حمایت میں تھا؟ مسلمانوں میں سے بھی کسی ایک ملک نے بھی افغانستان کے مجاہدین کی اللہ کی قسم حمایت نہیں. پوری دنیا کے اندر سے کسی ایک مسلم حکمران کی زبان سے ان مسلمانوں کے بارے میں کبھی کوئی لفظ اچھا نہیں ملا. لیکن اللہ سبحانہ و تعالیٰ نے ان کے ہاتھوں سے امریکیوں کو شکست ہوتا, صرف امریکیوں کو نہیں یورپی ممالک کو, ناٹو کے اتحادی ممالک کو, 60 سے زیادہ اتحاد کرنے والے ملکوں کو اللہ نے وہ شکست فاش دی ہے کہ کم وقت وہ جیسے کہتے ہیں ایسی کی ہڈی نہ تو نکلتی ہے نہ نگلتی ہے, نہ نگل سکتے ہیں نہ نکال سکتے ہیں, نہ اعتراف کر سکتے ہیں نہ انکار کر سکتے ہیں. یہ میرے رب نے آج بھی دکھایا ان قید الشیطان کان ضعیفا, شیطانی قوتیں کل بھی کمزور تھی آج بھی کمزور. تو میرے رب نے فرمایا ولا یحسبن الذین کفروا سبقوا, کافر یہ مت سمجھے, تم کافروں کے بارے میں یہ مت سمجھو وہ بہت آگے نکل گئے. انہم لا یعجزون, اللہ فرماتے وہ کبھی ہمیں شکست نہیں دے سکتے. اب اللہ سبحانہ و تعالیٰ اپنی فوج کیسے تیار کرتا ہے؟ اللہ فرماتے فَأَعِدُّوا لَهُمْ مَسْتَطَعْتُمْ مِنْ قُوَّةٍ وَمِنْ رِبَاطِ الْخَيْلِ. مومنوں تم بھی کچھ تو کرو نا, ہاتھ باندھ کے تو نہ بیٹھ جاؤ. ہاں پہلے ہی اللہ کا طریقہ رکھا, جب کسی قوم میں بگاڑ خرابی انتہا کو پہنچتی اللہ آسمانوں سے یا عذاب اتارتا یا زمین سے نکالتا, کبھی بارشیں ہوتی, کبھی طوفان آتے, کبھی زلزلے آتے, اور کبھی اللہ کسی کو زمین میں دھنسا دیتا, کبھی آسمانوں سے پتھر برستے, کبھی آگ کے شعلے برستے اور اللہ قوموں کو ہلاک کر دیا کرتا تھا. لیکن اس امت کے لیے اللہ کا طریقہ, اللہ سبحانہ و تعالیٰ کی سنت بدلی ہے. اللہ نے اس امت کے لیے کیا حکم دیا؟ قاتلوہم یعذبہم اللہ بأیدیکم. اے مسلمانوں تم ان کافروں کو قتل کرو, تمہارے ہاتھوں سے اللہ ان کو عذاب دینا چاہتا ہے. اب ایمانداری سے بتائیے, جو اللہ کا عذاب بن کے چیز آئے وہ بھلا کمزور ہوتی ہے؟ اللہ کہتا ہے تم اللہ کا عذاب ہو کافروں کے لیے, قاتلوہم یعذبہم اللہ بأیدیکم, تمہارے ہاتھوں سے اللہ ان کو عذاب دینا چاہتا ہے, ان کو مارو. وجو حزہ اللہ ان کو ذلیل کرنا چاہتا ہے, وینصرکم علیہم, ان کے مقابلے میں اللہ تمہاری مدد کرنا چاہتا ہے. تو وعدتو لہم استطاعتم من قربا, کچھ تو تم بھی کرو, مستطاعتم جتنی استطاعت ہے, ایٹم بم نہیں بنا سکتے کوئی مسئلہ نہیں, جتنی استطاعت ہے وہ کرو. اللہ طیارے کہاں سے, گنشی پہلی کپٹر کہاں سے آئیں گے, دور مار میزائل کہاں سے آئیں گے, ان کا توڑ ہاں جی بدل کیسے آئے گا؟ اللہ فرماتے ہیں کوئی بات نہیں, بس تم جتنی استطاعت ہے اتنا تو کرو. اب استطاعت من قوت جمع کرنا, استطاعت کے مطابق قوت جمع کرنا کہ اللہ حکم دے رہا ہے مسلمانوں کو. اب استطاعت کے مطابق قوت کیا ہے؟ صحیح مسلم کی حدیث ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا الا ان القوت الرمی, الا ان القوت الرمی, الا ان القوت الرمی. غور سے سنو کہ یہاں قوت سے مراد نشانہ بازی, یہاں قوت سے مراد نشانہ بازی ہے, یہاں قوت سے مراد نشانہ بازی ہے. نشانہ بازی گویا مطلب کیا؟ اللہ سبحانہ و تعالیٰ نے راضی واضح فرمایا اللہ چاہتے ہیں مسلمانوں ایسا نشانہ باز تمہیں ہونا چاہیے کہ کوئی ایک تیر آئی تمہارے ہاتھ لگی گوڑی ضائع نہیں جائے. قوت سے مراد اللہ کے نبی کیا کہتے ہیں؟ نشانہ بازی. اور میرے نبی نے اس رکوسٹ کی عملی تربیت کروائی. مسجد نبی میں اللہ کے نبی تشریف فرما, ہاں جی تشریف لائے. آج کل تو مسجد جہاد کی قتال کی آواز ہی بیچاری محروم ہے, 30-30 40-40 50-50 سال خطیب صاحب ایک مسجد میں خطبہ جمعہ دے دے کر ہاں جی ہر سال ہر موضوع کو بیان کرتے ہیں, لیکن وہ بیچاری مسجد, اس کے نمازی, اس کے در و دیوار جہاد کا لفظ سننے سے پاس ہے. 50-50 سال صحابوں نے کسی خطیب نے اپنے خطبے میں جہاد کو بیان نہیں کیا ہے، وہ جہاد جس سے قرآن مجید پر تیسرا حصہ بھرا پڑا ہے، دو حصے قرآن مجید، باقی تمام اسلامی مسائل پر صرف ایک حصہ جہاد پر حملہ کر رہا ہے۔ اللہ اکبر، وہ جہاد جسے اللہ سبحانہ و تعالیٰ نے اسلام اور مسلمانوں کی عزت کا ذریعہ قرار دیا۔ اب قوت، اللہ کے نبی کیا فرماتے ہیں، الا ان القوت الرمی، قوت سے مراد کیا ہے؟ نشان نوازی۔ نبی صلی اللہ علیہ وسلم مسجد نبی میں آئے، مسجد نبی نبی صلی اللہ علیہ وسلم کے صحابہ مجاہدین کی ٹریننگ سینٹر ہوا کرتی تھی، ٹریننگ گاہ ہوا کرتی تھی۔ اللہ کے نبی تشریف فرمائے، تشریف لائے تو بنو سلیم قبیلہ تھا، انصار لائے، وہ دو گروپوں میں تقسیم ہے اور دونوں مقابلے میں تیر نشانے پر لگا رہے ہیں کہ کس گروپ کے نشانے پر بھی زیادہ رہے۔ اللہ کے نبی نے کیا فرمایا، آ کر ارمو ارمو ارمو یا بنی اسماعیل، اے اسماعیل علیہ السلام کی اولاد، اپنے تیروں کو صحیح نشانے پر مارو کہ اللہ کے آنی اللہ کے نبی تمہارے باپ اسماعیل علیہ السلام بڑے ہی نشانہ مار تھے، بڑے ہی تیر انداز تھے، اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا میں فلاں گروپ کے ساتھ ہوں، نشانہ بازی جاری رکھو۔ دوسرا گروپ پیچھے ہٹ گیا، کہنے لگا اللہ کے نبی ہم آپ کا مقابلہ کریں گے، آپ کا مقابلہ ہم نہیں کریں گے۔ اللہ کے نبی پیچھے ہٹ گئے، فرمایا تم دونوں مقابلہ جاری رکھو، میں تم دونوں کے ساتھ۔ نبی صلی اللہ علیہ وسلم کی محبت دیکھیے ان مجاہدین سے جو جہاد کی ٹریننگ کر رہے ہیں، اور وہ بھی مسجد نبوی میں۔ ایک اور واقعہ بھی مسجد نبوی کا آتا ہے، ام المومنین عائشہ رضی اللہ عنہا فرماتی، اللہ کے نبی نے گھر کا دروازہ کھولا، اللہ کے نبی کے گھر کا دروازہ مسجد نبوی کے اندر کھلتا تھا، آپ نے دروازہ کھولا تو آگے کیا دیکھا، صحابہ کرام کے دو گروپ بنے ہوئے ہیں، ایک کے ہاتھوں میں تلواریں ہیں، دوسرے کے ہاتھوں میں ڈھالے ہیں، تلواریں چلانے والے اپنا پار ہنی کرنے کا طریقہ سیکھ رہے ہیں، ڈھالے پکڑنے والے اپنے بچاؤ کا طریقہ سیکھ رہے ہیں، ایک تلوار سوار کرتا ہے، دوسرا ڈھال آگے کر کے اپنا بچاؤ کرتا ہے۔ اللہ کے نبی دروازے میں کھڑے ہو گئے صحابہ کی اس ٹریننگ کو دیکھنے کے لیے۔ عائشہ رضی اللہ عنہا فرماتی ہے میں پیچھے سے آئی، میں نے اللہ کے نبی کے کندھے کے اوپر اپنی تھوڑی رکھی اور اپنے نبی صلی اللہ علیہ وسلم کے پیچھے چھپ کر صحابہ کرام کے اس مقابلے کو دیکھتی رہی۔ کون یہ عائشہ رضی اللہ عنہا؟ فرماتی ہیں ہمارے گھر میں ایک دفعہ ایک صحابی عبداللہ ابن ام مکتوم آ گئے، یہ نابینا صحابی تھے، بچپن سے نابینا تھے، آنکھوں سے نظر نہیں آتا تھا۔ فرماتی ہیں ہمارے گھر تشریف لے آئے، اللہ پر میں نے پردہ نہیں کیا کہ عبداللہ ابن ام مکتوم تو نابینا ہے، میں کس سے پردہ دوں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم جب عبداللہ ابن ام مکتوم چلے گئے تو اللہ کے نبی نے مجھ سے کہا عائشہ تو نے پردہ کیوں نہیں کیا تھا؟ میں نے کہا اللہ کے نبی پردہ کس سے کرتی، عبداللہ ابن ام مکتوم تو نابینا تھا، میں پردہ کس سے کرتی؟ اللہ کے نبی نے کیا فرمایا، فرمایا عائشہ عبداللہ نابینا تھا، تو نابینی نہیں تھی۔ کیا مطلب ہے؟ جیسے مرد عورت کو نہ دیکھے ایسے عورت بھی کسی غیر محرم مرد کو نہ دیکھے، لیکن آج اللہ کے نبی کے پیچھے عائشہ کھڑی صحابہ کی اس کاروائی کو، اس طریقے کو، جہاد کی کہنے کو دیکھ رہی اور اللہ کے نبی نے منع نہیں کیا۔ عائشہ فرماتی ہے تھوڑی دیر کے بعد میں بور ہو گئی، اندر واپس جانے لگی تو اللہ کے نبی نے فرمایا سیر ہو گئی؟ میں نے کہا اللہ کے نبی سیر ہو گئی، فرمایا جب اب اندر چلی جا۔ مطلب کیا ہوا بھائیو کہ اللہ کے نبی عورتوں کو بھی جہادی ٹریننگ کے مظاہرے دکھاتے تھے کہ عورتیں بھی اس وقت جہاد کے معاملوں میں کام آیا۔ اللہ کی قسم ہم سے اچھی ہم مردوں، جوانوں، دلیروں، بہادروں، ہاں جی جن کی لڑائیاں جھگڑے اپنے معاشرے میں تو ختم نہیں ہوتے اور دشمن سے لڑنے کے لیے ہم تیار نہیں ہوتے، ہم سے تو لاکھ درجے زیادہ قوتوں کی مالک تھی نبی کی وہ ماننے والی صحابیات مومنات مسلمانوں کی عورت۔ یہ دیکھیے معرکہ چل رہا ہے، میدان خون لاشوں سے اٹا جا رہا ہے اور اللہ اکبر ایک نوجوان نقاب پہن کے گھوڑے کو تیل لگا کے دشمن کی صفوں میں گھس گیا، صفوں کی صفیں الٹتا چلا جا رہا ہے, ادھر کو آتا ہے پھر ایک لگاتا ہے, ادھر کو مڑتا ہے پھر ادھر کو پلٹتا ہے, اور جس طرف سے بھی آتا ہے کافروں کو پیچھے گرائے چلے جا رہا ہے, گرائے چلے جا رہا ہے. حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کمان کر رہے تھے, آگے بڑھے, کہا نوجوان روک اپنے گھوڑے کو, تو نے اپنی جوانی کا حق ادا کر دیا ہے, ہے کون, ذرا نگاہ اتار, پتا تو چلے تو کون سا بہادر دلیر ہے. ٹرین لگائی آگے نکل, واپسی میں خالد بن ولید نے لگا کو پکڑ لیا, فرمایا روک گھوڑے کو, میں امیر حکم دے رہا ہوں, دکھا اپنے آپ کو کون ہے. آگے سے بولی, کہنے لگی خالد بن ولید میں تیری فوج کا کوئی سپاہی مجاہد نہیں, میں تو زرار بن اسبر کی بہن خولا بن کے دسو, مجھے پتا چلا تھا میرا بھائی زرار بن اسبر گرفتار ہو گیا ہے, میں نے سمجھا پتہ نہیں میرے بھائی کے ساتھ کیا گزرے گی, اس کی شہادت سے پہلے پہلے اس کے خون کا بدلہ تو لے لو. خالد بن ولید اس جذباتی الفاظ کو سن کے جذبات میں آ گئے, فوراً ایک لشکر تیار کیا اور فرمایا جاؤ زرار بن اسبر کو رہا کروا کے لاؤ, جاؤ تاریخ کو اٹھاؤ اسی گرمی کتابوں کو, اللہ کی قسم جو قافلہ زرار بن اسبر کی رہائی کے لیے, ہاں جی جو معاہدے لڑنے کے لیے گیا تھا, اس نے زرار بن اسبر کی بہن خولا بنت اسبر رضی اللہ تعالی عنہا اپنے بھائی کی رہائی کروانے کے لیے شامل. ہم بھائیو اپنے آپ کے ایمان, اپنے ایمان کو چیک کریں, کیا ہمارا ایمان ان عورتوں جیسا بھی ہے کہ نبی صلی اللہ علیہ وسلم کی صحابیہ, ختم نبوت کا مسئلہ آیا, آج ختم نبوت کے ہاں جی حفاظت اور زندہ باد کے نعرے تو بڑے لگتے ہیں, کاش ختم نبوت کے ہاں جی ختم نبوت کے عقیدے کو زندہ رکھنے کے لیے کسی جوان نے اپنی جانی کو پیش کیا ہو کہ میں جوانی دے دیتا ہوں لیکن ختم نبوت میں حرف نہیں آنے دیتا, ایسا شاید آج کوئی جوان ملے. اگر بھائیوں کے جذبات دیکھنے ہوں تو نبی کی ایک صحابیہ کو دیکھو, مسلمہ بن مسلمہ قذاب نے نبوت کا دعویٰ کر دیا, صدیق اکبر کا دور خلافت ہے, حضرت صدیق اکبر نے قافلہ روانہ کیا, اس قافلے میں ام عمارہ رضی اللہ تعالی عنہ نبی صلی اللہ علیہ وسلم کی صحابیہ, یہ عورت بھی شامل ہے. دشمن سے جا کر مسلمہ قذاب کے ہاں جی گنڈوں سے لڑتے لڑتے اس صحابیہ اس عورت کے دائیں ہاتھ کی چار انگلیاں کٹ گئیں ختم نبوت کی حفاظت کے لیے, ایک عورت نے اپنی چار انگلیاں کٹوا دی لیکن میدان کو چھوڑنا گوارا نہیں. بھائی اس وقت تو بچے بھی اللہ کی قسم کسی سے پیچھے نہیں ہوا کرتے تھے, پڑھتے تھے نا, پتہ نہیں آج کل تو ہے چوتھی پانچویں کی کتاب کے اندر سکول میں اردو کی پڑھائی جانے والی کتاب کے اندر معبد و معاذ کا معارکہ بدر شاید آج بھی آتا ہو, ہمارے دور میں تھا. اسلام کے سب سے بڑے دشمن کو بدر کے میدان میں نیچے کس نے گرایا تھا, وہ تبوک جانتے, 10 اور 11 سال کے بچے تھے, کس وجہ سے انہوں نے یہ معارکے ہاں جی سر کیے, دشمن اسلام کو ہاں جی زیر کیا تھا, تیاریاں کر کے ٹریننگیں لے کر تلوار چلانے کا طریقہ سیکھ کے تیر ہاں جی اپنے نشانے پر لگانے کی ٹریننگ کر کے صحابہ کرام نے یہ مہارتیں حاصل. اور اٹھاؤ تاریخ اور سیرت کو, آپ کو یہ بھی بتائے گی آج نبی صلی اللہ علیہ وسلم کے لیے یہ نعرے تو بڑے لگتے ہیں نا, نبی صلی اللہ علیہ وسلم کی عظمت پر جان بھی قربان ہے, آپ کی حرمت پر جان بھی قربان ہے, غلامی رسول میں موت بھی قبول ہے, بڑے نعرے لگتے ہیں, اٹھاؤ. ہاں بھائیو اللہ کی قسم جانے دینے والے جانے دینے والے نعرے نہیں لگایا کرتے, کام کیا کرتے ہیں کام, اور نعرے لگانے والے بیچارے یہی کچھ ہاں جی شام کو دے گئے خالی کر کے جا کے سو جاتے. میرے نبی صلی اللہ علیہ وسلم کے بارے میں مکہ کے اندر افواہ پھیل گئی کہ نبی کو گرفتار کر لیا گیا. اسلام میں سب سے پہلی تلوار اٹھانے والا کوئی کبھی جوان نہیں تھا, صرف 12 سال کا بچہ. نبی کی عزت, نبی کی عزت اور حفاظت کے لیے سب سے پہلی تلوار اسلام کے اندر جس شخص نے اٹھائی, زبیر بن عوام رضی اللہ تعالی عنہ, عمر صرف 12 سال. نبی کی گرفتاری کی افواہ پھیل گئی, اس نے تلوار ہاتھ میں پکڑ لی, بچہ ہے, بھاگ رہا ہے, توڑ رہا ہے, کبھی ادھر گلی میں کبھی ادھر گلی میں, کبھی ادھر سے آتا ہے کبھی ادھر سے جاتا ہے, کبھی ایک سے پوچھتا ہے کبھی دوسرے سے پوچھتا ہے. اچانک اللہ کے نبی کا سامنا ہو گیا, ہکا بکا رہ گیا, نبی کے نبی صلی اللہ علیہ وسلم نے دیکھا پسینے ٹوٹے ہوئے ہیں، گھبرایا ہوا سرخ لال چہرہ، فرمایا زبیر خیریت تو ہے؟ تباب ننے سے ہاتھ میں اپنے سے بڑے قد کی پکڑی ہوئی ہے، ہے تو ہے؟ اللہ کے نبی میں نے سنا تھا آپ کو دشمنوں نے گرفتار کر لیا ہے۔ اچھا زبیر، اگر مجھے گرفتار کر لیا گیا ہوتا تو تو کیا کرتا؟ اللہ کی قسم جذبات میں کہتے ہیں اللہ کے نبی اس ہاتھ کو کاٹ کے رکھ دیتا جو ہاتھ آپ کو پکڑ کے کھڑا ہوتا۔ یہ تھے نبی صلی اللہ علیہ وسلم سے محبت کے انداز۔ مجھے اور آپ کو بھی آج محبت ہے نبی کے نام صلی اللہ علیہ وسلم کی عزت و حرمت پر۔ آج حملے ہوتے ہیں، نبی کی امت کی عزت و عصمتیں اٹھتی ہیں، اس کی امت کا قتل عام ہوتا ہے، اس کی امت کے بچوں کو جلا کے راکھ کر دیا جاتا ہے، اس کی امتیوں کو آپ کس طریقے سے درندگی کے ساتھ ختم کیا جا رہا ہے، اور میں اور آپ دس دن بس نہیں ہوتے۔ چلو اس لیے نہ ہو تو نہ ہو، کم از کم اس لیے تو تیاری کر لیں کہ کب اگر اللہ نہ کرے، اللہ نہ کرے ایسے حالات آ جائیں کہ ایسا کوئی بدبخت لانتی لٹیرا درندہ میرے گھر میں آ جائے، حالات ایسے پیدا ہو جائے کہ مجھ پہ اور آپ پہ حملہ ہو جائے اور میری اور آپ عزت کو خطرہ لائق ہو جائے، تو کم از کم اس قابل تو مجھے ہونا چاہیے کہ اپنی بہن، اپنی بیٹی، اپنی بیوی، یعنی اپنی ماں کی عزت کو بچانے کے قابل ہوں۔ کیا خیال ہے؟ اتنی تو تیاری کرنی چاہیے کہ چلو ہمیں دنیا کے کسی مسلمان کی پرواہ نہیں، اپنی تو ہے کہ نہیں؟ تب میرا رب کہتا ہے جو بچ کر سکتے ہو نا اپنی استطاعت کے مطابق تیاری کرو۔ اور بھائی اور تیاری میں ٹریننگ بھی شامل ہے۔ اللہ کے نبی نے کیا فرمایا؟ مَن مَاتَ وَلَمْ يَغْزُ وَلَمْ يُحَدِّثْ بِهِ نَفْسَهُ مَاتَ عَلَى شُعْبَةٍ مِنَ النِّفَاقِ۔ صحیح مسلم کی حدیث ہے، اللہ کے نبی فرماتے ہیں جو شخص اس حالت میں مرا کہ نہ تو اس نے جہاد کیا ہے اور نہ جہاد کی کبھی تیاری کی ہے، فرمایا جب بھی مرے گا منافق ہو کے مر جائے گا، مومن ہو کے مرے گا۔ نکلنا چاہتے ہیں منافق منافقت سے تو آئیے جہاد کی تیاری تو کم از کم کر لیں، ٹریننگ تو کر لیں۔ آج کل چھٹیاں ہیں گرمیوں کی، سکولوں اور دس کے اندر ہم خود اپنے بھائیوں کو، اپنے بیٹوں کو جہاد کی ٹریننگ کروا سکتے ہیں۔ 21 دن کا دورہ عامہ کروا کے ان کو کم از کم اسلحہ چلانا تو سکھا دیں کہ کل اگر اللہ نہ کرے اس کی بیٹی اور اس کی ماں یا بہن پر، بیوی پر کوئی حملہ آور ہو تو اپنی عزت و آبرو کا دفاع کرنے کے لیے اس کے آنا چاہیے کہ نہیں، اس کو آنا چاہیے۔ بس آخری بات اور اس کے بعد ختم کرتا ہوں۔ میں افغانستان میں کسی دور کے اندر گیا تھا، وہاں پر بھائی ایک واقعہ سناتے تھے کہ روسی افغانستان میں داخل تو ہوئے اور چھا گئے کیونکہ رکاوٹ کوئی نہیں تھی، پورے ملک پہ قبضہ کر لیا روس نے، لیکن لوگوں کے دلوں میں نفرت۔ روس نے ایک لمبا پروگرام بنایا تھا، پہلے وہاں کے بچوں کو، ذہین بچوں کو جو اپنی یونیورسٹیوں میں داخل کیا، انہیں تعلیمیں مفت دلوائیں، افغانستان میں بھیجا ذہن سازی کرنے کے۔ جب دیکھا کہ ہمارے نمائندے ہر علاقے میں موجود ہیں، اوپر سے حملہ کر دیا کہ اب علاقے کے لوگوں کو ہمارے مقابلے سے روکنے کے لیے ہمارے نمائندے کام کریں۔ یہ طریقہ چلا تھا روس نے اور اس کے لیے 50 سال کا عرصہ لگا تھا۔ بہرحال لوگوں کے، عام لوگوں کے دلوں میں نفرت تھی روسیوں کے بارے میں۔ کہتے ہیں کہ ایک بزرگ بکریاں چرا رہا تھا، بکریاں چراتے چراتے دریا کے کنارے پر گیا، وہاں درخت تھے گنے، ان درختوں کے نیچے دوپہر کو وہ بکریاں بٹھاتا اور تھوڑی دیر کے لیے وہاں آرام کرتا تھا۔ کیا اللہ کا کرنا، اس سے کوئی روسی تھکا ہارا ہوا کہیں سے سفر سے آتے ہوتے وہاں پر لیٹا ہوا تھا آرام کرتے ہوئے، بابے کے ہاتھ میں تھا ڈنڈا، نفرت پہلے موجود تھی، اس کو سویا ہوا بے بس دیکھا، بابے نے دو ہاتھوں سے پکڑ کے ڈانڈا مارا روسی کے سر میں اور پھڑکا دیا۔ اب اگلا کام اس کی پڑی تھی کلاشن، اس کا سامان، بابے نے کلاشن اس کا سارا سامان اٹھا کے دریا میں پھینک دیا۔ کلاشن اس وقت 1.5 لاکھ سے اوپر روپے۔ بابے نے دریا بند کیوں کر دی؟ کسی نے پوچھا، بابا تو نے یہ کیا کیا، کتنے روسیوں کو تم اس کلاشن سے مار سکتا تھا؟ کہنے لگا میں اس گندے پلیت کے ہاتھوں والی کلاشن کو اٹھاتا، اگر اس بیچارے کو پتا ہوتا تو اس کے لیے اس سے پاکیزہ کوئی اور چیز نہیں، کیونکہ مال غنیمت میں آئی۔ बहुत सारा काम कर सकता था, ले सकता था, लेकिन उसको पता ही नहीं था। ये भी हो सकता है भाइयों, कोई ऐसे हालात आ जाए कि मुझे भी कुछ चलाना पड़ जाए और असलिया तो मेरे हाथ में हो लेकिन उस बेचारे को चलाना ही मुझे पता ना हो, तो क्या क्या करते सीखना चाहिए मेरे लिए। तो मौका है भाइयों, शायद अल्लाह की कसम ये मौका आपको दोबारा न मिल पाए। दुनिया का वाहिद मुल्क पाकिस्तान है पूरी दुनिया का जिसके अंदर मुसलमानों के लिए जिहादी ट्रेनिंग होती है। तो आप लोगों के लिए तो बड़ी है, हिंदुस्तान में अल्लाह की कसम एक एक मौके पर 20,000 हिंदू नौजवान ट्रेनिंग करते हैं एक एक मौके पर। उनका कोई कॉलेज और यूनिवर्सिटी तालिबे इल्म ऐसा नहीं है जो ट्रेनिंग ना ले जंगी ट्रेनिंग। रूस का कानून है, इसराइल का कानून है कि 15 साल का बच्चा हो जाए तो उसे वो ट्रेनिंग देना शुरू करते हैं। अगर कोई नौजवान 18 साल की उम्र को पहुंच जाए और उसने जंगी ट्रेनिंग ना ली हो तो कानूनन रूस आदि उसको इसराइल में रहने की इजाजत नहीं। ये काम तो मेरा और आपका है। कर्मा के ये बुद्ध मत बदबक जिन्होंने पिछले दिनों हाँ जी 40,000 से ज्यादा मुसलमानों का कत्ल किया है और सिर्फ 3 हफ्तों के अंदर था, 3 हफ्तों में 40,000 से ज्यादा मुसलमानों का कत्ल किया और 2 लाख से ज्यादा मुसलमानों को दर बदर कर दिया, घरों से निकाल दिया, जायदादों से निकाल दिया। ये बुद्ध मत कभी देखना वीडियो यूट्यूब पे इंडिया की फिल्में और ड्रामे तो देखते हो, कभी ऐसी चीजें भी देख लो। बर्मा के बुद्ध मतों की तैयारी एक खुले मैदान के अंदर आपको 10,000 से ज्यादा बुद्ध अल्लाह की कसम नंगे जिस्म सिर्फ छोटा सा नीचे कच्छा पहना हुआ है और अपनी मस्ती अलामत को चादर यहां से लटकाई हुई है, नंगे पांव 10,000 की तादाद में खुले ग्राउंड में ट्रेनिंग ले रहे हैं मुसलमानों को खबर कर। हालांकि ये बुद्ध मत पता है कौन है, मजहबी तौर पर ये जूता पांव में नहीं पहनते, मजहबी तौर पर जूता पांव में पहनना उनके लिए ममनू है। क्यों? उनका जो बड़ा था ना जिसको मानते हैं उसने रोता है कि जूता पहन के चलोगे तो नीचे कीड़े मकोड़े होते हैं, चींटियां होती हैं, यदि जूता पहना हुआ होगा नीचे कीड़ा मकोड़ा आ जाएगा तो मसला जाएगा। नंगे पांव चलो ताकि अगर कोई कीड़ा मकोड़ा आ भी जाए तो तुम्हारे पांव की नरमी की वजह से बच जाए। वो जिनके नजदीक कीड़े मकोड़े इतने मुकद्दस है उन्होंने 40,000 से ज्यादा सिर्फ 3 हफ्तों में मुसलमानों का कत्ल किया और सिर्फ कत्ल नहीं किया जनाब रात किया। इतनी नफरत मुसलमानों के बारे में दुनिया के जहनों के अंदर, काफिरों के जहनों के अंदर। और मैं और आप नहीं जी नहीं, इस्लाम रवादारी का मजहब है, इस्लाम अखलाक प्यार का मजहब है, इस्लाम मोहब्बत सिखाता है, इस्लाम पैनल मजाहिब भी हम अहंगी का हाँ जी रवादार है। बस इस्लाम को ऐसा ढीला ढाला है वो इधर से मारे तो दूसरा भी आगे कर लो जनाब इधर से भी मार दो। ये इस्लाम नहीं, ये रवादारी नहीं, ये बेगैरती है। बेगैरती इसे बेगैरती कहा जाता है कि कोई इधर से मारे दुनिया से भी बर्बाद हो। इस्लाम ऐसा क्या दूसरा है? नहीं, इस्लाम कहता है जो तुझे दीन की बुनियाद पे मारता है उसे ऐसा सबक से कहा उसकी पिछली 10 10 नहीं जाता। और हमारे बड़ों ने सिखाया था लेकिन अब जिनको सिखाया गया था उनकी नस्लें भूल गई हैं, दोबारा उनको सिखाने की जरूरत है। और अल्लाह के फजल से सिखाने वाले मैदानों ने अपनी कुर्बानियां पेश करके सिखा रहे हैं और ऐसा सिखा रहे हैं कि रूस भी इंशाल्लाह पीछे लिख के छोड़ेगा कि दोबारा मुसलमानों पे हमला ना करना, वरना ना वो इज्जत बचती है और ना ही मुल्क बचते हैं। इंशाल्लाह जिनकी जान बहुत करीब है अल्लाह हमें भी समझ की तौफीक दे, अमल की भी तौफीक दे, यहाँ भी कोई तैयारी कर सकें, उनकी कोई बेदारी हासिल कर सकें, उम्मत मुस्लिमा का एक फर्द बने। लेकिन बहुत दिल गिरा हुआ घटिया नहीं बल्कि उम्मत और ताकत वाला, शजाअत बहादुरी वाला, इस्लाम के लिए कुर्बानी देने का जज्बा रखने वाला अल्लाह की तौफीक दे। अकूल कौली हाज़ा, अस्तग़फिरुल्लाह।